संग लागो छु तिमलाई भेट्न मानेर आगो छु तस्बिर आ भैमान मोड्यो नि आ भैमान सुन्थ्यो कुरा सतुर गाजैले छैन साथमा सुख देउराली म्युजिक प्रालीको प्रस्तुतिमा धादिङ जिल्ला गोगन पानी वडा नम्बर 9 पानीघाटमा जन्मनु भएकी सुजाता लामा र गुलमेली गायक कमल परियारको मनै छुने लोक दोहोरी एल्बम तस्बिर हेर्दा जल छमन यो कमल परियार रीता लामा र मुना सुनार लय मुना सुनार र रीता लामा शब्द कमल परियार र सुजाता लामा पीआरबीटी महिला आवाजको लागि 6054 पुरुष आवाजको लागि 6054 एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849 44400